आँखों में ख्वाब तेरे, आँखों में ख्वाब तेरे, होठों पे नाम तेरा। मौला तेरा करम है, मैं हूँ गुलाम तेरा। मौला तेरा करम है, मैं हूँ गुलाम तेरा। गुन तेरे गा रहे हैं ताएर सुरों में अपनी, गुन तेरे गा रहे हैं ताएर सुरों में अपनी। बादे सवा के झोंके लाए पयाम तेरा, बादे सवा के झोंके लाए पयाम तेरा। मौला तेरा करम है, मैं तेरा। एक तेरी जात बाकी सारा जहान पानी, एक तेरी जात बाकी सारा जहान पानी। रखता है सर बसजदा सबको दवाम तेरा, रखता है सर बसजदा सबको दवाम तेरा। मौला तेरा करम है, मैं हूँ तेरा। है तेरी जात वाहिद परवर दिगार आलम, है तेरी जात वाहिद परवर दिगार आलम। करते हैं शुक्र हर दम सब खास आम तेरा, करते हैं शुक्र हर दम सब खास आम तेरा। मौला तेरा करम है, मैं हूँ तेरा। एक लफ्ज़ कुन से तूने सब दी नफस बनाए, एक लफ्ज़ कुन से तूने सब दी नफस बनाए। अक्लों से मावरा है गैबी निजाम तेरा, अक्लों से मावरा है गैबी निजाम तेरा। मौला तेरा करम है, मैं तेरा। सब तिशे کام چاہے پیتے رہے ابد تک، سب تشنا کام چاہے پیتے رہے ابد تک، خالی ہوا نہ ہوگا خلقت سے جام تیرا، خالی ہوا نہ ہوگا خلقت سے جام تیرا، مولا تیرا کرم ہے میں ہوں غلام تیرا، آلہ میں زندگی سے دے دے مجھے رہائی، آلہ میں زندگی سے دے دے مجھے رہائی، شب کو سحر بنانا بے شک ہے کام تیرا، شب کو سحر بنانا بے شک ہے کام تیرا، مولا تیرا کرم ہے میں ہوں غلام تیرا، رکھیو صدا سلامت ایمان و جان میرے، رکھیو صدا سلامت ایمان و جان میرے، میں اس کا امتی ہوں جس پر سلام تیرا، میں اس کا امتی ہوں جس پر سلام تیرا، مولا تیرا کرم ہے میں ہوں غلام تیرا، ازہر کی ہے تمنا لوح و قلم کے مالک، ازہر کی ہے تمنا لوح و قلم کے مالک، ازہر ہو اس کو سارا سچا کلام تیرا، ازہر ہو اس کو سارا سچا کلام تیرا، مولا تیرا کرم ہے میں ہوں غلام تیرا، آنکھوں میں خواب تیرے ہونٹوں پہ نام تیرا، مولا تیرا کرم ہے میں ہوں غلام تیرا، مولا تیرا کرم ہے.